इसको मुख्तसरन फिर देखते हैं। या बनी इसराइला, ए बनी इसराइल, क्या करो? उज़्कुरु नेमती, मेरी नेमत को याद करो। कौन सी नेमत? अल्लती अनामतु अलैकुम, जो मैंने तुम पर इनाम की थी, मैंने तुमको अता की थी। यहाँ दुनिया की नेमतें भी जो खास तौर पर बनी इसराइल को दी गई, और नेमत हिदायत भी मुराद है। और क्या करो? वह औफू भी अहदी, और मेरे अहद को पूरा करो। कौन सा अहद? इब्न अब्बास कहते हैं कि इससे मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम की पैरवी का अहद है। इसका जिक्र कुरान पाक की सूरत अल-माईदा की आयत नंबर 12 में भी आता है। फायदा क्या होगा? उफी बि अहदिकुम, मैं तुमसे किया हुआ वादा पूरा करूंगा। क्या वादा? कि तुम्हें दुनिया में इज्जत मिलेगी और आखिरत में तुम बच जाओगे बुरे अंजाम से। और क्या करो? वह इया फरहबून, और सिर्फ मुझे से तुम डरो। क्योंकि आमतौर पर अल्लाह ताला की इताअत करते हुए इंसान को दूसरों का डर होता है कि और लोग क्या कहेंगे। अल्लाह की इताअत उसी वक्त हो सकती है जब इंसान सिर्फ अल्लाह से डरता हो। और क्या तलकीन की गई? वह आमिनु, और ईमान लाओ। किस चीज पर ईमान लाओ? बिमा, साथ उस चीज के जो अंजल तो मैंने नाजिल की। क्या? कुरान पाक। मुसद्दकन, तस्दीक करने वाली है। कौन तस्दीक करने वाली है? ये किताब यानी कुरान। किस चीज की? लिमा माअकुम, उस चीज की जो तुम्हारे पास है, यानी तुम्हारी किताबों की और तुम्हारी किताबों में जो नबी आखिरी के बारे में पेशन गोईयां आई उनकी। ये तो था ये कुछ करो, और क्या न करो? वला तकूनो, और न तुम हो जाओ क्या? अव्वल काफिरिन, पहले इनकारी। पहले इनकारी इनको क्यों कहा गया? क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने मदीना में आकर पहले इनको इस्लाम की दावत दी थी, और वैसे भी ये पहले से चुके किताब को जानते थे, अंबिया को जानते थे, तो लोग इनकी तरफ रुजू करते थे नबी सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत की हकीकत मालूम करने के लिए। तो इनको कहा गया कि तुम इनकार ना करो, क्योंकि अगर तुमने इनकार कर लिया तो तुम्हारे पीछे बाकी भी इनकार कर जाएंगे। वला तश्तरू, और ना तुम बेचो। किसको? बे आयाती, मेरी आयात को। कैसे? समनम कलीला, थोड़े पैसों के इवज। तो इसका क्या मतलब है कि ज्यादा पैसों के साथ बेच दो? नहीं, किसी भी तरह नहीं बेचो। और बेचने का मतलब क्या होता है? लोगों की मर्जी और उनके फायदों की खातिर अल्लाह ताला की आयात का गलत मतलब बताना, या उनको छुपाकर गलत बातें बयान करना, और उसके इवज लोगों से दुनिया के फायदे हासिल करना। वइयाया फत्तकूनी, और सिर्फ मुझसे ही तुम डरो, तकवा इख्तियार करो। ये फिर क्यों कहा गया अल्लाह ताला से डरने का? क्योंकि अल्लाह ताला का डर ही दरअसल इंसान को सीधे रास्ते पर चलने के लिए एक कुव्वत बख्शता है। वला तलबिसु, और न तुम ढांपो। किसको? अलहक का, हक को। हक क्या है यहाँ? कुरान पाक, नबी सल्लल्लाहु अलैहि वसल्लम की नबुव्वत। किसके जरिए? बिल बातिल, बातिल के जरिए। बातिल से मुराद यहाँ क्या है? झूठ। ये झूठ बोलकर तुम सच्चाई को मत छुपाओ, وَتَكْتُمُ الْحَقَّ، اور تم حق کو چھپا جاتے ہو، وَأَنْتُمْ تَعْلَمُونَ، حالانکہ تم جانتے ہو. یہاں کس حق کو چھپانے کی بات پھر ہو رہی ہے؟ نبی صلی اللہ علیہ وسلم کی نبوت کی. قرآن پاک کی حقیقت. جب دوسرے لوگ تم سے پوچھتے ہیں کہ اس کی حقیقت کیا ہے، تو تم سچی بات نہیں بتاتے ہو، حالانکہ تم ان کو پہچانتے ہو. وَأَنْتُمْ تَعْلَمُونَ، حالانکہ تم علم رکھتے ہو. یہ لوگ کیسے علم رکھتے تھے؟ کیونکہ اہل کتاب تھے نا، ان کے پاس کتابیں تھیں، یہ سب جانتے تھے، لیکن اس کے باوجود چھپاتے تھے. وَأَقِيمُ الصَّلَاةَ، اور نماز قائم کرو. یہاں نماز قائم کرنے کا حکم کیوں دیا گیا؟ کیونکہ نماز انسان کو برائیوں سے بچاتی ہے، نیکی کا شوق دلاتی ہے، نیکی پر استقامت کی توفیق دلاتی ہے. اور نماز قائم کرو. وَآتُ الزَّكَاةَ، اور زکوٰۃ دیا کرو، جو مال کی پاکیزگی کا سبب ہوتی. اور زکوٰۃ کے دوسرے معنی کیا تھے؟ بڑھانا، نشو نما کرنا. زکوٰۃ کے دینے سے انسان کے اندر خیر پھوٹتی ہے، بھلائیاں نشو نما پاتی ہیں، نیکی کا شوق ابھرتا ہے. اور کیا کرو؟ ورکعو، رکوع کرو. کس کے ساتھ؟ مع الراکعین، دوسرے رکوع کرنے والوں کے ساتھ. کس چیز کی طرف اشارہ ہے؟ نماز با جماعت کی طرف. راکعین، بہت سارے رکوع کرنے والے، یعنی صحابہ کرام جو مل جل کر نماز پڑھتے ہیں، تم بھی ان کے ساتھ مل جل کر نماز پڑھو. ڈیڑھ اینٹ کی مسجد الگ نہ بناؤ، کیونکہ کہا جاتا ہے کہ یہود کے ہاں نماز با جماعت کی ایسی تاکید نہیں تھی جس طرح ہماری امت کو کی گئی. یعنی جس طرح مسلمانوں کو نماز با جماعت کی تلقین ہے، اس طرح ان کے ہاں نہ تھی. تو ان کو حکم دیا جا رہا ہے کہ تم بھی مسلمانوں کے ساتھ مل کر، اکٹھے ہو کر عبادت کرو. اتامرون الناس بالبر، کیا تم لوگوں کو نیکی کا حکم دیتے ہو؟ یہ کون سی نیکی تھی جس کا حکم یہ لوگوں کو دیتے تھے؟ حضرت عبداللہ بن عباس کہتے ہیں کہ مدینہ کے بعض یہودی اپنے عزیز و اقارب سے جو اسلام لا چکے تھے، کہتے کہ ہاں ٹھیک ہے، بہت اچھا کام کیا تم نے، اسلام لائے رکھو. یعنی ان کو خوش کرنے کے لیے، اچھا مذہب ہے، لیکن خود دنیا کے فائدے، لالچ، حسد اور دیگر امراض کی بنا پر خود اسلام لانے سے رک جاتے. تو اس کے لیے کہا گیا کہ تم لوگوں کو نیکی کا حکم دیتے ہو، لوگوں کو کہتے ہو کہ ہاں ٹھیک ہے، اسلام لے آؤ. وَتَنْسَوْنَ أَنفُسَكُمْ، اور اپنے آپ کو بھول جاتے ہو، یعنی خود مسلمان نہیں ہوتے. وَأَنْتُمْ، حالانکہ تم، تَتْلُونَ الْكِتَابِ، تم کتاب کی تلاوت کرتے ہو، یعنی اپنی کتاب کو سمجھتے بھی ہو. اور اس میں یہ بات لکھی ہوئی ہے، کون سی بات؟ کہ ایک نبی آئے گا جس کی تمہیں پیروی کرنا ہے، جس پر تمہیں ایمان لانا ہے، اس کی مدد کرنا ہے. افلا تعقلون، کیا پھر تم عقل سے کام نہیں لوگے؟ کہ تمہارے قول و فعل میں جو تضاد ہے، یہ تمہاری عقل کی کمی پر دلیل ہے. یعنی اپنے قول و فعل کے اس تضاد پر عقل سے کام نہ لوگے، سمجھو گے نہیں بات کو کہ کیا کہہ رہے ہو اور کیا کر رہے ہو. ہاں اگر یہ بات بہت مشکل لگتی ہے، یعنی اپنی انا سے باہر نکلنا اور حق کو قبول کرنا، تو اس کے لیے کیا کرو؟ مشکل سے نکلنے کے لیے دعا کرو. مشکل سے نکلنے کے لیے کیا کرو؟ مدد مانگو اللہ سے. کیسے؟ وَسْتَعِينُوا، اور مدد مانگو، بِالصَّبْرِ، صبر کے ساتھ. یعنی حق کے راستے میں پیش آنے والی مشکلات پہ صبر کرتے ہوئے اللہ سے مدد مانگتے رہو. وَالصَّلَاةِ، اور نماز کے ساتھ. تو یہاں کیا طریقہ بتایا جا رہا ہے مدد مانگنے کا؟ اللہ کی مدد کیسے آتی ہے؟ دو شرائط کے ساتھ. نمبر ایک صبر، اور نمبر دو نماز، دعا. وَإِنَّهَا، اور بے شک وہ کیا؟ نماز. क्या है? लकबीरतुन, अलबत्ता बहुत बड़ी है, बहुत भारी लगती है। इल्ला, मगर, अलल खाशईन, खाशईन को, अल्लाह से डरने वाले, अल्लाह के सामने आजजी करने वाले, अपने आप को अल्लाह का बंदा समझने वाले, उनको नमाज मुश्किल नहीं लगती। खुशू करने वालों पर नमाज भारी नहीं होती, बल्कि राहत का बायस होती, सुकून का बायस होती। अल्लज़ीना, वो लोग, वो कौन लोग? फिर किसकी तरफ जा रही है ये बात? खाशीन की तरफ। खाशीन कौन होते हैं? यज़ुन्नूना, जो यकीन रखते हैं। किस बात का यकीन? अन्नहुम, के बेशक वो, बिला शुबा वो, मुलाकु रब्बिहिम, अपने रब से मुलाकात करने वाले हैं। खुशू कब आता है? जब ये यकीन पैदा होता है कि हमें एक दिन अपने रब से जाकर मिलना है। वह अन्नहुम इलैहि राजिऊन, और बेशक वो उसी की तरफ लौट के जाने वाले हैं, यानी दुनिया में बैठ रहने वाले नहीं है, वापसी अल्लाह ही की तरफ है। तो जिसके अंदर जितना ये एहसास और ख्याल गालिब होगा, उतना ही उसके अंदर नमाज का शौक ज्यादा आएगा, क्योंकि नमाज भी अल्लाह ताला से मुलाकात का जरिया है ना, और अल्लाह ताला से मुलाकात की एक तरह से प्रैक्टिस है। जो दुनिया में शौक के साथ नमाज की तरफ जाता है, वो तो क़यामत के दिन भी शौक के साथ अल्लाह ताला की मुलाकात के लिए जाएगा खुशी खुशी, और जो नमाज नहीं पढ़ता दुनिया में, वो वहां पर भी डरते हुए जाएगा। वो कहेगा, मैं तो सामने जाना ही नहीं चाहता, मैं तो झुका ही नहीं था, कैसे जाऊं उसके सामने। फिर दोबारा कहा गया, या बनी इसराइल, ए बनी इसराइल, उज़्कुरु नेमती अल्लती अनामतु अलैकुम, याद करो मेरी नेमत को जो मैंने तुम पर इनाम की। वह अन्नी फद्दलतुकुम अलल आलमीन, और मैंने तुमको सब जहान वालों पर फजीलत दी। ये दुनिया में बहुत सी कौमें और बहुत से लोग आबाद थे, लेकिन तुम्हें अपने दीन की समझ दी, तुम्हें हिदायत दी, तुम्हें किताब दी, तुम्हारे अंदर अंबिया भेजे। वत्तकू, और डरो, किससे? यौमन, उस दिन से। कौन सा दिन? कयामत का दिन। कैसा है वो दिन? ला तज़ी, ना काम आएगा, नफ्सुन, कोई नफ्स, कोई शख्स, कोई मदद नहीं करेगा। अन नफ्सिन, किसी नफ्स को, किसी शख्स की तरफ से कोई बदला ना देगा, शय अन कुछ भी। वला यकबलु, और न कबूल की जाएगी, मिनहा, उससे, शफातन, कोई सिफारिश। यानी वो इतना सख्त दिन है कि ना कोई किसी की तरफ से कोई बदला देगा, कोई काम आएगा, ना ही कोई सिफारिश कबूल की जाएगी। वला युखज़ मिनहा अदलुन, और ना ही उससे कोई मुआवजा लिया जाएगा, बदला लिया जाएगा। वला हुम युनसरून, और ना वो मदद दिए जाएंगे।